just package meal, you know? Yeah. Package the meal, right? Yeah. रिकॉर्ड बस आप बाद में सुनिए अभी रिकॉर्ड कर लेते हैं फिर हम भेज देंगे आपको मैं देखता हूँ हो सकता है मेरे पास कोई हो नहीं नहीं ठीक है वो जा भी रहे हैं बाद में सुनिए जी शायद قلب میرے پنہاں بحر رازدانی ہے قلب میر میں پنہاں قلب میر میں قلب میر میں پنہا بحر رازدانی ہے پیر کی کہانی ہے پیر کی کہانی ہے میر کی زبانی ہے پیر کی کہانی ہے میر کی زبانی ہے قلب میر میں پنہا بحر رازدانی ہے قلب میر میں پنہا بحر رازدانی ہے پیر کی کہانی ہے میر کی زبانی ہے پیر کی کہانی ہے میر کی زبانی ہے میر ہی نے تو پہلے پیر حق کو پہچانا میر ہی نے تو پہلے پیر حق کو پہچانا میر ہی نے تو پہلے پیر حق کو پہچانا میر کی شراب عشق مدتوں پرانی ہے میر کی شراب عشق مدتوں پرانی ہے پیر کو نہ دیکھا گئے میر کی زیارت کر پیر کو نہ دیکھا گئے میر کی زیارت کر پیر کو نہ دیکھا گئے میر کی زیارت کر میر میرے مرشد کی آخری نشانی ہے میر میرے مرشد کی آخری نشانی ہے پیر حق کا درد دل میر ہی کو حاصل ہے پیر حق کا درد دل میر ہی کو ہے حاصل پیر حق کا درد دل से निहानी है। पीर पर शबाब अपना मीर ने किया कुर्बान, पीर पर शबाब अपना मीर ही ने मीर ने किया कुर्बान, पीर पर शबाब अपना मीर ने किया कुर्बान, मीर की ज़ईफ़ियों रश्के सद जवानी है, मीर की ज़ईफ़ियों रश्के सद जवानी है, पीर की जुदाई का गम था जा गुसल लेकिन, पीर की जुदाई का गम था जा गुसल लेकिन, पीर की जुदाई का गम था जा गुसल लेकिन, का वजूद अब तक वजह जिंदगानी है, मीर का वजूद अब तक वजह जिंदगानी है, कल जो खास खादिम था तर्जुमान राकिम था, कल जो खास खादिम था तर्जुमान राकिम था, कल जो खास खादिम था तर्जुमान राकिम था, आज उसकी हर खिदमत नजरे बदगुमानी है, आज उसकी हर खिदमत नजरे बदगुमानी है, जो फिराक में बीते मौसम खिजां है वो, जो फिराक में बीते मौसम खिजां है वो, जो फिराक में बीते मौसम खिजां है वो, तेरे पास जो गुजरे रुतवो ही सुहानी है, तेरे पास जो गुजरे रुतवो ही सुहानी है, तेरे पास जो गुजरे रुतवो ही सुहानी है, इश्क ऐसा तूफ़ा है जिसके सामने हम दम, इश्क ऐसा तूफ़ा है जिसके सामने हम दम, इश्क ऐसा तूफ़ा है जिसके सामने हम दम, इल्म का समंदर भी आज पानी पानी है, इल्म का समंदर भी आज पानी पानी है, होश को बढ़ाती है इस शराब की मस्ती, होश को बढ़ाती है उस शराब शराब की मस्ती होश को बहाती है, उस शराब की मस्ती आवश्यक नहीं है, ये खमरे आसमानी है, आवश्यक नहीं है, ये खमरे आसमानी है, कल्ब मीर में पिन्हा बहरे राजदानी है, पीर की कहानी है, मीर की जुबानी है। जी वो गरीब अशार में सुभान अल्लाह माशाल्लाह। मुझे चाहिए भाई कॉपी करा लो, और नहीं मैं कैसे कॉपी कराऊंगा फिर सुबह के टाइम। कल तक